बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल थाहा छैन कति लेखे थाहा छैन कति लेखे जति सम्झे त्यति लेखे बिन्ती दर्ता नहुँदामा बिन्ती दर्ता नहुँदामा कागतको खति लेखे जति सम्झे त्यति लेखे दागबत्ती दिनुपर्दा दागबत्ती दिनुपर्दा मृत्यु होइन गति लेखे जति सम्झे त्यति लेखे हीरा मोती जोख्नु पर्दा हीरा मोती जोख्नु पर्दा तोला मासा रती लेखे जति सम्झे त्यति लेखे कतै काँचो कतै पाको कतै काँचो कतै पाको आफ्नो आफ्नो मति लेखे जति सम्झे त्यति लेखे आफूबारे लेख्नु पर्दा आफूबारे लेख्नु पर्दा कविताको पति लेखे जति सम्झे त्यति लेखे बुँद अब तपाईँ भन्नुहोस् बुँद अब तपाईँ भन्नुहोस् ठिक्क लेखे अति लेखे थाहा छैन कति लेखे जति सम्झे त्यति लेखे दुई हजार पचास साल चैत्र चार गते लेखिएको बुद राणाको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म अग्रज गजलकार बुद राणाका साथ उपस्थित भएको छु। बुलबुल सञ्चालनको दौरान करिब 12 वर्ष गुज्रिसक्दा खोलो पनि फर्कन्छ भने जस्तै आज 12 वर्षपछि मैले अहिलेसम्म एकपटक पनि बुलबुलमा उपस्थित गराउन नपाएको अतिथि बुद राणालाई पाएर बुलबुल सौभाग्यवान भएको छ भनेर म भन्न रुचाउँछु। बुद सर, तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा। धन्यवाद छ अतिथि। बुद सर प्रज्ञा प्रतिष्ठानमा पनि हुनुहुन्छ र मैले अहिले प्राज्ञ बुद राणा भन्दा पनि गजलकार बुद राणालाई नै बढी फोकस गरेर आजको कार्यक्रममा बताउन चाहे र एउटा संयोग पनि भन्नुपर्छ प्रज्ञामा उहाँको करिब करिब अन्तिम अन्तिम बेलाको समय अहिले चलिरहेको छ र त्यहाँबाट अब निवृत्ति हुने तर्खरमा हुनुहुन्छ। विशेष बुद राणा मोफसलबाट नेपाली गजललाई राजधानी नबसिकन राजधानीको भन्दा बेजोड प्रतिभा देखाउन सक्षम आफ्नो बेलाका गजलकारका रूपमा चिनिनुहुन्छ र गायनमा उहाँको विशेष दखल पनि छ, त्यो म परिचय गराउँछु उहाँको एउटा गायनबाटै। सर, मैले अनुरोध गरेँ एउटा गायन सुन्नको लागि हजुरको। गजलको नाम लिने बित्तिकै म मोतीरामलाई श्रद्धासाथ सम्झन पुग्छु। हजारों नाम मा एउटा छ प्यारो नाम सम्झन्छु हजारों नाम मा एउटा छ प्यारो नाम सम्झन्छु गजलको वन्दना गर्दै म मोती राम सम्झन्छु म मोती राम सम्झन्छु हजारौं नाम मायोटा छ प्यारो नाम सम्झन्छु गजलको बन्दना गर्दै म मोती राम सम्झन्छु गजलको बन्दना गर्दै म मोती राम सम्झन्छु कतै एकान्तमा पर्दा मलाई पीर लाग्दैन कतै एकान्तमा पर्दा मलाई पीर लाग्दैन, मलाई पीर लाग्दैन, मसँगै साथमा हिँड्ने युवाको लाम सम्झन्छु, मसँगै साथमा हिँड्ने युवाको लाम सम्झन्छु। कहाँ भौतारिँदै जानु र गोता के भनी खानु, कहाँ भौ तारिँदै जानु र गोता के भनी खानु, कहाँ भौ तारिँदै जानु र गोता के भनी खानु, म मैले पूजने माटो धराकै धाम सम्झन्छु, म मैले पूजने माटो धराकै धाम सम्झन्छु, तुवालोले अँधेरोले कहाँ छेकेर छेकिन्थ्यो, तुवालोले अँधेरोले कहाँ छेकेर छेकिन्थ्यो, कहाँ छेकेर छेकिन्थ्यो, म तिम्रो सम्झनालाई न डुब्ने घाम सम्झन्छु, म तिम्रो सम्झनालाई न डुब्ने घाम सम्झन्छु। हमेसा मात दी ठग्ने मदिरा के गरूं मैले, हमेसा मात दी ठग्ने मदिरा के गरूं मैले, मदिरा के गरूं मैले, नशा हो सिर्जना मेरो, गजल हो जाम सम्झन्छु, नशा हो सिर्जना मेरो, गजल हो जाम सम्झन्छु, ममोती राम सम्झन्छु, ममोती राम सम्झन्छु। छातीभित्र जब कतै हलचल हुन्छ, हो त्यही हलचल नै गजल हुन्छ। आज हामी बुँद राणासँग छौँ र आज मात्रै होइन, यो हप्ताको बुलबुल हामी बुँद राणामय गर्दैछौँ। आइतबार र बुधबारको बुलबुलमा तपाईँ दुवै दिन बुँद राणाका गजलहरू सुन्नुहुन्छ र उहाँसँगको कुराकानी सुन्नुहुन्छ। म बुँद सरसँग कुराकानीको दौरानलाई पनि सँगसँगै लैजान चाहन्छु। त्यसो त यहाँको एकल गजल गायनको अरू प्रस्तुतिहरूमा पनि, केही प्रस्तुतिहरूमा मैले दर्शकको रूपमा हेर्ने मौका पाएको छु। संयोगवश आजभन्दा करिब एक दशक जति अगाडि गुरुकुलमा यहाँको एउटा एकल गायनमा म आफैले उद्घोषण पनि गर्ने मौका पाएको थिएँ, त्यति बेला पनि देखेको थिएँ। अब मैले यहाँनिर सोध्न खोजेको, अरू गजलकार र यहाँको चाहिँ वाचन शैली अथवा यहाँले गायनमा ऊ गर्नुहुन्छ, निकै लामो समय लाग्छ एउटा गजल गायनको लागि, यसको के आफ्नो आफ्नो पद्धति हुन्छ कि यही हो भन्ने कुनै थिर नीति छ, नियम छ? यो प्राविधिक पक्षको कुरा गर्नुभयो, अनि गायन वाद्यवादन सङ्गीत यी सबै सँगसँगै आउने कुराहरू हुन्। मैले यो सन्दर्भमा के भन्न मन पराउँछु भनेदेखि, म गजल त्यति बेला पनि तपाईँले अहिले उल्लेख गर्नुभयो, त्यो अनाम मण्डली ले आयोजना गरेको एकल गजल गायन भनौँ, त्यति बेला गायन भनिए थियो। मैले के भने थिएँ भने म गायन गर्दिन, म आफ्नो तरिकाले आफ्नो पाराले आफ्नो ढर्राले आफ्नो शैलीले गजल वाचन गर्छु। म आज पनि त्यही कुरा दोहोऱ्याउन चाहन्छु। गायन भन्ने बित्तिकै त्यसमा सङ्गीतका थुप्रै थुप्रै पक्षहरू हुन्छन्। सङ्गीतमा त मान्छेहरू चाहिँ अब विद्यावारिधि गर्नेहरू पनि छन् होइन, अनि मास्टर डिग्री गर्नेहरू पनि छन्। म त केही पनि होइन, मैले जान्दिनँ पनि, र एउटा प्राकृतिक रूपबाट नै मैले आफूलाई भित्रैबाट जे आउँछ जसरी आउँछ मेरो भित्रैबाट, अनि त्यही अनुसार मैले अहिले हामीले सुनेको सरको गायन कि वाचन त मैले त्यसलाई वाचन नै भन्न रुचाउँछु। भनेपछि मान्छेपछि फरक फरक मौलिकता हुन्छ वाचनको, त्यसै मध्येको बुद्राणाको मौलिकता बुझौँ, त्यसलाई त्यसरी नै बुझ्दा हुन्छ। किनभने मैले यो गायन भनेर त्यो झमेलाभित्र पस्न चाहदिनँ। गायक भन्ने गायन भन्ने बित्तिकै अब राम्रा राम्रा सङ्गीतकारहरू हुनुहुन्छ, कहाँ मिलेर यो के मिलेन, यो चाहिँ सरगम मिलेन, यो सुर मिलेन, ताल मिलेन भन्ने खाल कुरा गर्नु होला होइन। म त्यो विवादमा पर्न चाहन्न। मैले भनिहालेँ प्राकृतिक रूपबाट भित्रैबाट अन्तर्हृदयबाट जस्तो खालको मेरो हृदयले भन्छ यसरी प्रस्तुत गर। मैले मेरै गजलहरू पनि एउटा गजल कुनै ठाउँमा एक खालको चाहिँ लयले भन्ने गर्छु भनेदेखि अर्को ठाउँमा अर्कै अर्कै फरक फरक लयमा भन्ने गर्छु, किनभने मलाई त्यो नोटेसन भन्छ नि त्यो सङ्गीतको नोटेसन मलाई त्यसबारे थाहा छैन। उसबे सरको गजल गायनमा चाहिँ कतिवटा आयो, अरू सङ्गीतकारहरूले गीत गाउनेहरूले चाहिँ गाउनु भएको छ कि छैन, मैले गाउनु भएको छ? मैले संख्या तोकेर भन्न सक्ने मेरो अवस्था छैन, किनभनेदेखि सबैसित ज जसले त्यो सङ्गीतबद्ध गर्नुभएको छ सबैसित मेरो सम्पर्क भएको पनि छैन। केही गजलहरू मेरा सङ्गीतबद्ध भएका छन्। अब नामै उल्लेख गर्नुपर्दाखेरि अम्बर गुरुङजीले मेरो त्यो पिउँदै नपिउने मान्छे पिए अलिकति, उनको वचन राख्न लिएँ अलिकति भन्ने गजललाई उहाँले सङ्गीतबद्ध गर्नुभएको छ। त्यस्तै एकजना सिलगढीमा हुनुहुन्छ, भारतको दार्जिलिङ जिल्लाको सिलगढी भन्ने ठाउँमा जीवन अधिकारी जीवनले केही पाँच सातवटा मेरा गजललाई सङ्गीतबद्ध गर्नुभएको छ, त्यो थाहा पाएको छु। त्यसपछि अब एकजना नयाँ गायक हुनुहुन्छ सुभाष अगम, उहाँले पनि मेरो त्यो गजललाई चाहिँ उहाँले सङ्गीतबद्ध गर्नुभएको छ। एकजना अझै अर्को एकजना गायक हुनुहुन्छ गोपाल अधिकारी भन्ने, उहाँले पनि केही गजलहरू मेरा चाहिँ सङ्गीतबद्ध गर्नुभएको छ। यसरी मैले अरू अरूको नाम पनि दुई चारजना मान्छेको नाम चाहिँ छुटिरहेको छ, गायकहरू सङ्गीतकारहरूको नाम छुटिरहेको छ, गर्नुभएको छ। म कुराकानीलाई फेरि निरन्तरता दिन्छु। यहाँको अर्को एउटा यहाँको शब्दमा वाचन, हाम्रो शब्दमा गायन सुनेर अर गरेँ मैले। रगतमा लाली सरी म घुल्दैछु गजलमा, रगतमा लाली सरी म घुल्दैछु गजलमा, केले छेक्छौ केले थुन्छौ म खुल्दैछु गजलमा। रगतमा लाली सरी म घुल्दैछु गजलमा, रगतमा लाली सरी म घुल्दैछु गजलमा, केले थुन्छौ केले छेक्छौ म खुल्दैछु गजलमा, म खुल्दैछु गजलमा, पीर भुल्ने मस्ती लिने आफ्नो आफ्नै तरिका छ, पीर भुल्ने मस्ती लिने आफ्नो आफ्नै तरिका छ, पीर भुल्ने मस्ती लिने आफ्नो आफ्नै तरिका छ। कोही भुल्छन् मदिरामा, म भुल्दैछु गजलमा। कोही भुल्छन् मदिरामा, म भुल्दैछु गजलमा। ब्याज लिने लोभ छैन जिन्दगीको लगानीको, ब्याज लिने लोभ छैन जिन्दगीको लगानीको, ब्याज लिने लोभ छैन जिन्दगीको लगानीको। डुब्छ कि त्यो सावा भनी असुल्दैछु गजलमा। डुब्छ कि त्यो सावा भनी असुल्दैछु गजलमा। फूल फुल्नु वैलाउनु झरी जानु नियति रे, फूल फुल्नु वैलाउनु झरी जानु नियति रे, नियति रे। वैलाउ नै पर्दैन कि म फुल्दैछु गजलमा, वैलाउ नै पर्दैन कि म फुल्दैछु गजलमा। सागर छ धेरै पर, सागर छ धेरै पर, पियासी छन् वरपर। सागर छ धेरै पर, पियासी छन् वर पर। यो देखेरै बुद बुद बटुल्दैछु गजलमा, यो देखेरै बुद बुद बटुल्दैछु गजलमा। दुश्मनले हुतिहारा भन्लान भन्ने खतरा छ, दुश्मनले हुतिहारा भन्लान भन्ने खतरा छ। त्यही भनेर आधी हुरी म हुल्दैछु गजलमा, त्यही भनेर आधी हुरी म हुल्दैछु गजलमा। रगतमा लालीसरी म घुल्दैछु गजलमा, केले थुन्छौ केले छेक्छौ म खुल्दैछु गजलमा। बुलबुल एउटा इरानी चरा। सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क। बुलबुल एउटा ईरानी चरा। उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति। बुलबुल कुन्नी कस्तो टुनामुना जानेको छ गजलले, कुन्नी कस्तो टुनामुना जानेको छ गजलले, काँचा पाका जम्बैलाई तानेको छ गजलले, दुई चार रन लिई कहाँ प्याक हुन्थ्यो अरे, दुई चार रन लिई कहाँ प्याक हुन्थ्यो अरे, हान्यो कि त छक्कै छक्का हानेको छ गजलले, काँचा पाका जम्बैलाई तानेको छ गजलले, मीर फैज गालिबले धानी आएका थिए जो, मीर फैज गालिबले धानी आएका थिए जो, त्यही बिँडो गजबले धानेको छ गजलले, काँचा पाका जम्बैलाई तानेको छ गजलले, अन्त भिन्दै खलो हुँदी कुनै अर्को होला मियो, अन्त भिन्दै खलो हुँदी कुनै अर्को होला मियो, हामी कहाँ मोतीलाई मानेको छ गजलले, काँचा पाका जम्बैलाई तानेको छ गजलले, तिर्खालुले पिउँदा खरो चर्को नहोस् भनेर हो, तिर्खालुले पिउँदा खरो चर्को नहोस् भनेर हो, सागरका बुँद बुँद छानेको छ गजलले, काँचा पाका जम्बैलाई तानेको छ गजलले, रेशमले बाँधे पनि कतै गाँठो दुख्ला भनी, रेशमले बाँधे पनि कतै गाँठो दुख्ला भनी, मनहरू भावनाले बाँधेको छ गजलले, कुन्नी कस्तो टुनामुना जानेको छ गजलले, काँचा पाका जम्बैलाई तानेको छ गजलले। यो गजल मैले चल्दैछ जिन्दगी गजल संग्रहबाट अग्रज गजलकार बुन्द राणाको गजल वाचन गरेको थिएँ। पुनः स्वागत छ तपाईँलाई उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल, जसमा तपाईँ काठमाडौँ उपत्यका र आसपासका क्षेत्र र अरू स्थानीय एफएमहरूबाट देशभरि सुनिरहनु भएको छ। साथै www.unn.com.np मार्फत यति बेला विश्वभरि तपाईँले सुनिरहेको कार्यक्रम अग्रज गजलकार बुन्द राणासँगको कुराकानी र उहाँको गजल गायन हो। बुन्द राणाको जन्म विक्रमसम्म 2003 साल भदौ 30 गते आइतबार अर्घाखाँचीको सन्धिखर्क धैरी चौरमा जन्मनु भएको हो। हाल उहाँ रूपन्देही भैरहवामा रहँदै आउनुभएको छ र विशेष अहिलेको अस्थायी बसोबासको कुरा गर्ने हो भने काठमाडौँमा उहाँ सम्प्रति उहाँको नेपाल प्रज्ञा प्रतिष्ठान हो र धुम्बा राई रहँदै आउनुभएको छ। आज मैले बुलबुलमा उहाँलाई ल्याएको छु र उहाँका हामी गायन सुनिरहेका छौँ। कतिपय उहाँका एकल गजल गायन सुन्नको लागि कति गजल प्रेमीहरू धाएर जानुभएको पनि मैले पाएको छु। आज तपाईँको रेडियो सेटसम्म आइपुग्नु भएको छ बुन्द राणा, तपाईँले सुन्न सक्नुहुन्छ र उहाँसँग उहाँको गजल ज्ञानबारे हामी धेरै चासोहरू पनि आज प्रकट गर्दैछौँ र कतिपय थाहा नभएका कुराहरू पनि हामी आज बुझ्दै जान्छौँ बुन्द राणाबारे। मलाई सोध्न मन लागेको कुरा, अग्रज पनि उमेर पनि धेरै भएको गजलकार, हामी अरू अहिलेका पछिल्ला पुस्ताहरूको तुलनामा विक्रमसम्म 2003 साल भदौ 30 गते जन्मनु भएको, करिब 67 वर्ष हुनुभयो। गजललाई सरले सुरुमा कुन उमेरमा कहिले जान्नुभयो गजल भनेर, यो गजल रहेछ यस्तो रहेछ भनेर कसरी जान्नुभयो? किशोरावस्था पार गरेर युवा अवस्थामा प्रवेश गर्ने बेलामा गजलसित मेरो सान्निध्य भएको हो, त्यो पनि सिनेमाबाट। सिनेमा हेर्दाखेरि करिब कति वर्षको अन्दाज गर्न सकिन्छ, कति सालतिरको कुरा हो यो? म त्यति बेला त्यही अब 17-18 वर्षको थिएँ होला, भनेपछि 21-22 सालको कुरा। त्यस्तै त्यस्तै गजलबारे चलचित्र हेर्दै जाँदा चाहिँ गजल भन्ने थाहा भयो हजुर? हो हो भयो। अनि त्यहाँ केले आकर्षण गर्थ्यो भनेदेखि, कुनै एउटा समय थियो त्यति बेला यो फिल्महरूमा गजल राखिन्थ्यो, त्यो मुख्य पात्रले अभिनेताले चाहिँ गजल गाउने, अब प्रेमिकालाई अथवा चाहिँ दर्शकवृन्दलाई प्रभाव तुल्याउने है, अनि त्यस्तै लेखेर त्यस्तै गाएर सबैको मन जित्न पाए हुन्थ्यो भन्ने त्यो एउटा लोभले गर्दाखेरि अनि त्यति बेला नै अब कोर्न थालियो गजल। मैले 2022 सालतिरै गजल लेखिसकेको थिएँ, प्रकाशन चाहिँ म भैरवमा आएको 2023 सालमा हो, उता भारत प्रवासमै छँदै मैले फाटे फुटे गजल लेखिसकेको। भैरव आउनु अगाडि भारत बस्नु, भारतमा प्रवासमा थिएँ म, बुवाको जागिर उहीँ थियो, हामी सँगै थियौँ उतैतिर, पढ्ने गर्थेँ, विद्यार्थी जीवन थियो मेरो। अनि त्यसरी नै भन्नुपर्छ, पहिलो प्रभाव चाहिँ मलाई फिल्मबाटै अथवा सिनेमाबाटै परेको हो। अनि प्रकाशनमा चाहिँ कहिले ल्याउनु भयो तपाईँले गजल? पहिला त आफ्नो धेरै ढिलो 2045 सालमा मेरो पहिलो गजल रातो मलाई प्यारो होइन होइन त्यो चाहिँ त पछि अलि पछि हो विमर्श भन्ने पत्रिकामा त्यति बेला विमर्श पहिलो पटक प्रकाशित चाहिँ 45 वर्ष करिब करिब 20 वर्षको उमेर भयो यहाँको गजलको अनि प्रकाशित हुने मौका पायो। त्यसमा चाहिँ विमर्शमा एउटा पहिलो गजल मेरो चाहिँ छापिएको हो। अनि गजलकारहरूको वृत्त त्यति बेलासम्म त सानै थियो होइन, कहाँनिर ल्याएर तपाईँलाई मफसलले अरू गजलकारहरूको वृत्तमा ल्याएर जोडिदियो? कतिको सजिलो अप्ठ्यारो के भयो त्यति बेला? के अरू कविताहरूबाटै अरू साहित्यकारहरूसँग चिन्जन भइसकेको थियो? यसो छ, गजलले पनि मलाई अलिकति साथीहरूलाई मेरो साथीहरू बढाउने साथीहरूको सङ्ख्या बढाउने क्षेत्र बढाउने काम चाहिँ गजलले गरेको पनि हो र साथसाथै अब कविता लेखिन्थ्यो मुक्तक लेखिन्थ्यो कुनै जमानामा मुक्तक वाचन गर्न भनेर म बोखरा पनि पुग्ने गर्थेँ अनि अलिअलि बाँसुरी पनि बजाउने अलिअलि बेन्जो भन्ने बाजा पनि बजाउने अलिअलि हार्मोनियम पनि बजाइहाल्ने अनि त्यो गर्दाखेरि ती सबै सामग्रीहरूले पनि साथीहरू बनाउनलाई मलाई सजिलो भयो साथी सङ्गत पाउनलाई सजिलो भयो र त्यसपछि अब भैरवमा छँदाखेरि नेपालका चर्चित हालका साहित्यकारहरूसित पनि उहाँहरूसित पनि बसाउठी भयो। अब नामै लिनुपर्दाखेरि हाम्रा मोदनाथ प्रसिद्धहरू अनि शक्ति दाई हुनुहुन्थ्यो शक्ति लम्साल शक्तिलाल दमसाल चाहिँ साह्रै बिरामी हुनुहुन्छ अहिले अब अशक्त अवस्थामा हुनुहुन्छ उहाँहरूसित पनि त्यति बेला को सान्निध्यता रह्यो। यसरी नै मेरो साहित्यिक यात्राहरू चाहिँ सुरु भएको हो। यो चाहिँ मैले यहाँको गजलको गजलमा प्रवेश गजलको इतिहासबारे कुरा अलिकति कोट्याएँ। यहाँनिर म बुलबुलियनलाई अवगत गराउँ, उहाँको गजल सङ्ग्रह चल्दैछ जिन्दगी र रातो मलाई प्यारो प्रकाशित भइसकेको गजल सङ्ग्रह हो। रातो मलाई प्यारो पहिलो गजल सङ्ग्रह हो उहाँको र पछि चल्दैछ जिन्दगी प्रकाशित भएको छ। रातो मलाई प्यारोमा मनुभ राजाकी बुद राणाबारे लेख्नुहुन्छ, श्री बुद राणाज्यूको गजल गजलका लागि चाहिने अत्यावश्यक तत्व इबारत इशारत र अदाको सन्तुलनले गर्दा मार्मिक र उत्कृष्ट हुन पुगेको छ। सुष्ठु प्रतीक सम्पन्नता उहाँको वैशिष्ट्य नै हो। गीयता उहाँको गजलको अर्को विशेषता हो। अझ ठूलो विशेषता के हो भने क्लिष्ट विचारलाई गजलमा कोमल र सरल शब्दहरूले सजाउनु। यसै हुनाले आधुनिक गजलहरूमा उहाँको स्थान अग्रपंक्तिमा स्थापित छ भनेर मनुभ राजाकीले यो संग्रह निस्कँदाखेरि लेख्नु भएको रहेछ। त्यसबाहेक पनि बुद राणाका बालगीत संग्रह लघुकाव्य बालगीत संग्रह लगायत खण्डकाव्यहरू पनि प्रकाशित भइसकेका छन्। अब किन मान्थिन् लघुकाव्य खैगुजी बालगीत संग्रह पुष्टकारी बालगीत संग्रह रातो मलाई प्यारो गजल संग्रह तिलमा लिङ्गम गीति नाटक चल्दैछ जिन्दगी गजल संग्रह यो पुस्तकको पछाडि रहेको डाटाको आधारमा मैले यति कुरा जानकारी गराएँ। योभन्दा धेरै छ भने चाहिँ मैले अध्ययन कम गरेको छु भनेर बुझेँ। अब मैले यहाँलाई फेरि एउटा गायनकै लागि अनुरोध गर्छु किनभने बुद राणा सरलाई हामीले स्टुडियोमा ल्याउन पाएको बेलामा उहाँको गायन जतिभन्दा धेरै सुन्ने आजको अवसर नगुमाऊ भन्ने मेरो चाहना छ। जुन आनन्द साक्षात्कारमा हुने गर्छ जुन आनन्द साक्षात्कारले दिने गर्छ त्यो पक्कै पनि तस्विर हेरेर अथवा चित्र हेरेर फोटो हेरेर त्यो आनन्द पाउन सकिँदैन। यही भावमा एउटा गजल छैन नि तिमी जस्तो छैन नि तिमी जस्तो तस्विर के गरौं छैन नि तिमी जस्तो तस्विर के गरौं कहाँ लगेर पोखौं यो पीर के गरौं कहाँ लगेर पोखौं यो पीर के गरौं के गरौं के गरौं के गरौं के गरौं छैन नि तिमी जस्तो तस्वीर के गरौं कहाँ लगेर पोखूं यो पीर के गरौं यो पीर के गरौं छैन नि तिमी जस्तो तस्वीर के गरौं बाडौं बाडौं तमाशा बन्छ बाडौं तमाशा बन्छ साँचौं सताउँछ बाडौं तमाशा बन्छ साँचौं सताउँछ साँचौं सताउँछ छ मामला अत्यन्तै गम्भीर के गरौं छ मामला अत्यन्तै गम्भीर के गरौं कहाँ लगेर पोखूं यो पीर के गरौं यो पीर के गरौं बाँधिन्छु बन्दी बन्छु बाधा अगालोले बाँधिन्छु बन्दी बन्छु बाधा अगालोले बाँधिन्छु बन्दी बन्छु बाधा अंगालोले बाधा अंगालोले हीरा जडेको सुनको जंजीर के गरौं हीरा जडेको सुनको जंजीर के गरौं कहाँ लगेर पोखूं यो पीर के गरौं यो पीर के गरौं मौका सुनौला उनकै पेवा भयो अरे मौका मौका सुनौला उनकै पेवा भयो अरे उनकै पेवा भयो अरे मसंग छ यो थोत्रो तकदीर के गरौं मसंग छ यो थोत्रो तकदीर के गरौं कहाँ लगेर पोखूं यो पीर के गरौं के गरौं के गरौं आफै म आफूदेखि दङ्गदास छु निकै आफै म आफूदेखि दङ्गदास उदास छु निकै आफै म आफू देखे दङदास छु निकै झुक्तै न काल सामु यो शिर के गरु झुक्तै न काल सामु काल सामु काल सामु झुक्तै न काल सामु यो शिर के गरु छैन नि तिमी जस्तो तस्वीर के गरु कहाँ लगेर पोखु यो पीर के गरु यो पीर के गरु। म यति मूर्छनामा रमाइरहेको छु कि आफूलाई म गाएको होइन भन्नुहुन्छ, मैले वाचन गरेको गायन पनि होइन भन्नुहुन्छ भुवन राणा, तर यति बेला हामीलाई गायन सुनेकै महसुस भइरहेको छ र म उहाँलाई सोध्न त चाहन्छु धेरै प्रश्नहरू, किन उहाँले गायक पनि बन्नु भएन भनेर सोध्न मन लागिरहेको छ यति बेला, तर यो प्रश्नको उत्तर आइरहँदा हाम्रो आजको समय गुज्रने भएको हुनाले मैले उहाँलाई आज सोध्ने क्वेसनहरू यहाँनिर रोक्दैछु, बिट मार्दैछु। र अघि केही बेर अगाडि सरले नै उल्लेख गर्नुभएको थियो सुभाष सगमले गाउनुभएको गजलको एक टुक्रा हामी अहिले सुन्छौँ र आजको कार्यक्रमबाट त्यसपछि बिदा माग्न आउँछौँ। सुन झै हजार चोटे खारे पो जिंदगी हो, सुन झै हजार चोटे खारे पो जिंदगी हो, कुन बे उसीले भन्छ हारे को जिंदगी हो, हारे को जिंदगी हो। गमला फूल गमलामा फूल सार्यो खासै कमाल के हो, गमलामा फूल सार्यो खासै कमाल के हो, बाजो भूमिमा बाजो जिंदगी हो, सुन जई हजार चोटी खाए पो जिंदगी हो। टाड़े कतई बसेरा टाड़े कतई बसेरा हरदम गिज्याउन भन्दा, टाड़े कतई बसेरा हरदम गिज्याउन भन्दा त्यो स्वर्गलाई स्वर्ग लाई भुइमा झारे पो जिंदगी हो, सुन झै हजार चोटी। अहिले भर्खरै हामीले सुनेको यो आवाज सुभाष सगमको थियो, यसलाई सुभाष स्वयंले संगीत गर्नुभएको थियो। बोध राणाको गजल हामीले सांगीतिक ट्र्याकमा सुन्यौं र यसको अरू अंशहरू हामी फेरि बुध राणा सरकै अर्को दिनको कार्यक्रममा समावेश गर्नेछौ। आज आइतबारको बसाईले चित्त बुझेको छैन, यो हप्ता बुध राणामय बुलबुल हामी सञ्चालन गरिरहेका छौं। आउने बुधबारको कार्यक्रम प्रतीक्षा गर्नुहोला, बुध राणासँग फेरि पनि हामी कुराकानीको क्रममा रहनेछौं। र आइतबारको बुलबुल आज अन्तिम श्रृङ्खला हो भनेर म भन्दैछु। यसो भनिरहँदा आइतबारको बुलबुल फेरि शनिबार सरिरहेको सूचना पनि दिन रुचाउँछु। अब आउने शनिबारदेखि अर्थात् माघ 18 गतेदेखि बुलबुल तपाईँ शनिबार र बुधबार राति 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो 90 नेटवर्क मार्फत काठमाडौँ उपत्यका र आसपासका क्षेत्र र अन्य स्थानीय एफएमहरूबाट देशैभरि सुन्न सक्नुहुन्छ। सरलाई कसैले सम्पर्क गर्न चाह्यो भने कुन सम्पर्क ठेगानामा सम्पर्क गर्नुपर्छ? मेरो मोबाइलमा फोन गर्ने कति नम्बर हजुरले भनिदिनुहुन्छ? 98511 23440 98511 23440 बुध राणालाई सम्पर्क गर्न सकियो। हवस् त, आज आइतबारको बुलबुलबाट उत्पादन सकी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे अग्रज गजलकार बुध राणाको यो गजल वाचन गर्दै बिदा हुँदैछौ। संग्रह चल्दैछ जिन्दगीको 41 पृष्ठमा रहेको यो गजल वाचन गरेर शुभरात्रि भन्छु। मै हुँ भन्नेको रमिता देखियो, मै हुँ भन्नेको रमिता देखियो, मुटु छाम्दा हेर ढुङ्गा भेटियो, माथि पुग्ने चाहना राम्रै थियो, माथि पुग्ने चाहना राम्रै थियो, माथि पुग्न शिरमाथि टेकियो, मुटु छाम्दा हेर ढुङ्गा भेटियो, मैनबत्ती के निभाएथे फुकी, मैनबत्ती के निभाएथे फुकी, भन्न थाले घाम सिङ्गो छेकियो, मुटु छाम्दा हेर ढुङ्गा भेटियो, फुल्ने डाली झुक्तछ भन्थे तर, फुल्ने डाली झुक्तछ भन्थे तर, झुक्न खोज्दा जिन्दगी नै हेपियो, मुटु छाम्दा हेर ढुङ्गा भेटियो, मात्र बाटो भिन्न थियो बस हो यही, मात्र बाटो भिन्न थियो बस हो यही, नत्र हाम्रो दुश्मनी नै के थियो, मुटु छाम्दा हेर ढुङ्गा भेटियो, बुँदलाई चोट हो दुख्ला भनी, बुँदलाई चोट हा दुख्ला भनी, फूलमा राखेर घाँटी रेटियो, मुटु छाम्दा हेर ढुङ्गा भेटियो, भोलि लाग्ने घामले भन्ला यसो, भोलि लाग्ने घामले भन्ला यसो, यो सुरु भो त्यो कहानी मेटियो, मै हुँ भन्नेको रमिता देखियो, मुटु छाम्दा हेर ढुङ्गा भेटियो। बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।